وسیصلی سعیرا، اور ان قریب وہ بھڑکتی ہوئی آگ میں داخل ہوں گے۔ سورہ نساء کے اس پہلے رکوع میں اللہ تعالیٰ نے زیادہ یتیموں کے حقوق ہی بیان فرمائے ہیں، دس آیتیں ہیں ان میں تقریباً۔ زیادہ تر یتیموں کے ساتھ اچھا سلوک، ان کی رعایت کرنا، ان کے مال کی حفاظت کرنی، اور اس کے علاوہ یتیم لڑکیوں کے حق کا ذکر بھی فرمایا، ان کے ساتھ انصاف کرنے کا، اور دوسرے جو یتیموں کے ساتھ اچھے معاملات، درست سلوک رکھنے کے بارے میں بھی ارشاد فرمایا۔ تو پہلی آیت کے اندر جو عربوں کے اندر جو دستور تھا جاہلیت کے اندر، یہ عورتوں کو بھی اور چھوٹے بچوں کو بھی وراثت سے محروم رکھتے تھے، اللہ تعالیٰ نے قانون کی شکل میں یہ ارشاد فرمایا کہ نہیں، یہ بات غلط ہے، مرد ہوں یا عورتیں، سب کے لیے اللہ نے حصہ رکھا ہے وراثت میں، چھوٹا ہو یا بڑا ہو، بچی ہو یا بچہ ہو، جوان ہو یا بوڑھا ہو، مرد ہو یا عورت ہو، جو شخص فوت ہو جاتا ہے تو اس کے ترکہ میں، اس کی میراث میں مردوں اور عورتوں سب کا حق اللہ نے رکھا ہے، جیسا بھی اس کے قرابت دار ہوں گے اس وقت اس کے مطابق۔ یہ قانون کی شکل میں اللہ تعالی نے اس بات کو بیان فرمایا۔ یہ تو ان لوگوں کا حال ہے کہ جن کو وراثت ملتی ہے اور وراثت لینے کے حقدار ہوتے ہیں، اللہ تعالی نے ان کا حق قانون کی شکل میں بیان فرما دیا۔ مردوں کا بھی حق ہے اور عورتوں کا بھی حق ہے، پھر وراثت کو تقسیم ہونا چاہیے لازمی طور پر، اور ہر چیز کو تقسیم ہونا چاہیے، منقولہ غیر منقولہ جو بھی جائیداد ہو، اور حتیٰ کہ مرنے والے کا لباس بھی جو بدن پر وہ پہنتا ہے وہ بھی اس میں آئے گا، اس کے برتن بھی اس کے اندر آئیں گے، یہ سب تقسیم ہونے چاہیے۔ مما کلّا من ہو، قصورات تھوڑی ہو یا زیادہ ہو، اس کا کچھ نہیں۔ اگر مرنے والے کا قرضہ ہے جو اس نے کسی سے لینا ہے وہ بھی اس میں آئے گا، وہ بھی اسی طرح تقسیم ہوگا وصولی کے بعد، اور تمام چیزوں کو تقسیم کرنے کا اللہ تعالی نے حکم دیا۔ یہ خدا تعالی کی جانب سے مقرر کیا ہوا قانون ہے۔ اب یہاں اس آیت کے اندر یہ جو غیر مستحق لوگ ہیں، جن کو وراثت میں حق نہیں ملتا، ان کے ساتھ اچھا سلوک کرنے کا ذکر فرمایا ہے۔ وَإِذَا حَضَرَ الْقِسْمَتَ، اور جس وقت حاضر ہو جائیں تقسیم کے وقت، قسمت کمانے تقسیم، کوئی شخص فوت ہو گیا، اس کی وراثت اور اس کا ترکہ تقسیم ہو رہا ہے، تقسیم کے وقت اگر قرابت دار آ جائیں اور یتیم اور محتاج آ جائیں، قرابت داروں سے مراد یہ ہے وہ جن کو وراثت میں حصہ نہیں ہے، وراثت میں ان کا حصہ نہیں ہے، ایسے رشتہ دار ہیں، اور یتیم ہیں وہ وہاں آ گئے ہیں، جیسا کہ ایسے معاملات میں اکثر لوگ جمع ہو جاتے ہیں، یا محتاج اور مسکین ہیں وہ وہاں حاضر ہو گئے، تو اللہ تعالی نے یوں ارشاد فرمایا، فرزقوہم منہو، اس ترکے سے جو کہ تقسیم ہو رہا ہے، مما ترکہ، جو مرنے والے نے چھوڑا ہے، اس میں سے ان کو کچھ کھلا پلا دو، اور معقول بات ان کو کہو، ان کی دل شکنی نہ ہو، کیونکہ یتیموں کا حق اللہ نے بیان فرمایا ہے، تو اسی سلسلے میں یہ تقسیم کے وقت قرابت دار جو جن کا حق وراثت میں نہیں ہے وہ وہاں موجود ہوں، یا یتیم وہاں آ جائیں، یا کوئی مسکین ہو اس کے ساتھ بھی اچھا سلوک کرنا چاہیے. اب یہ ہے من ہو اس میں سے، اس ترکے میں سے، اس وراثت میں سے اس کو بھی کھلا دو. بعض مفسرین کرام فرماتے ہیں کہ یہ حکم ابتدا میں تھا، جب وراثت کے پورے احکام نازل ہو گئے اور حصے مقرر ہو گئے تو اب یہ حکم اب نہیں ہے کہ اس مال میں سے ان دوسروں کو بھی کچھ دیا جائے. لیکن امام بیضاوی رحمہ اللہ اور دوسرے مفسرین کرام فرماتے ہیں کہ یہ حکم یعنی اب بھی موجود ہے. حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ کی روایت سے یہی معلوم ہوتا ہے یہ حکم استحباب کا حکم ہے، وجوبی نہیں ہے، واجب نہیں ہے، بلکہ یہ مستحب ہے. اب وراثت تقسیم ہو رہی ہے اور یہ قرابت دار آگے ہیں، کچھ قرابت دار ہیں، ان کا حصہ وراثت میں نہیں ہے، کوئی یتیم آ گیا، مسکین آ گیا، تو اس میں سے اس کو بھی کچھ کھلا پلا دو اور اس کو راضی کر دو اور اچھی طریقے سے اس کو معقول بات کہو، کوئی اس کی دل شکنی نہ ہونے پائے. یہ مستحب حکم ہے، لیکن یہ فرماتے ہیں کہ یہ حکم جو ہے وارثوں میں سے جن کو وراثت ملے گی جو بالغ لوگ ہیں ان کو یہ خطاب ہے، مشترک مال میں سے نہیں، بلکہ ان کے حصے میں جو بالغ وارث ہیں ان کے حصے میں جو چیز آئی ہے وہ اس میں سے وہ دے دیں. اس لیے کہ اگر وارثوں کے اندر چھوٹے بچے نابالغ ہیں، یتیم ہیں، تو ان کے مال میں ان کو تصرف کرنے کا حق نہیں ہے. اگر کوئی وارث غائب ہے، موجود نہیں ہے، اس کے مال میں بھی تصرف کرنے کا حق نہیں ہے. لہذا یہ حکم صرف ان بالغ وارثوں سے ہوگا، جو تمہارے حصے میں جو چیز آ گئی ہے تم اس میں سے کچھ ان کو، یتیموں مسکینوں کو بھی کھلا پلا دو. ہے حکم استحباب کا، وجوب ہی نہیں ہے، کیونکہ جو یتیم بچے ہیں، چھوٹے بچے ہیں، یا جو وارث وہاں موجود نہیں ہے اس کے حصے میں کسی کو تصرف کرنے کی اجازت نہیں ہے، وہ کوئی تصرف نہیں کر سکتا. اس میں سے دینا یا تصرف کرنا تو حرام ہے، جائز نہیں. اسی لیے تو فقہاء کرام مسائل کی تشریح کرتے ہیں کہ ایسے مشترک مال میں سے صدقہ خیرات کرنا بھی جائز نہیں، بلکہ بہت سے مسائل پیدا ہوتے ہیں. ایسا مشترک مال جس میں چھوٹے بچے بھی اس کے مستحق ہوں، یتیم، ان کے حصے میں کسی دوسرے آدمی کو تصرف کرنے کا اختیار نہیں ہے، حرام ہے. جیسا خود کھانا یتیم کا مال حرام ہے، کسی شخص کے لیے دوسرے کو کھلانا بھی حرام ہے، تو صدقہ خیرات کیسے ہو سکتا ہے؟ یہ رسومات جو ادا کی جاتی ہیں کہ مرنے والے کے اس مشترک مال میں سے، بالکل جائز نہیں ہے کہ جس کے وارث چھوٹے بچے اور یتیم ہوں. حتیٰ کہ مفسرین کرام یہ بیان فرماتے ہیں کہ کفن کا، دفن کا، یہ تو اس کے مال میں سے اختیار ہے، اجازت ہے کہ اگر اس کا مال موجود ہے تو کفن دفن کا خرچ اس کے مال میں سے لیا جائے گا، جو بھی جتنا بھی ہو جائے. لیکن میت کی چارپائی کے اوپر جو چادر ڈالی جاتی ہے تو یہ زائد ایٹم ہے، بنیادی ضروریات میں داخل نہیں ہے. تو وہ اوپر والی چادر اگر میت کے مال میں سے خرید کر ڈالی جائے گی تو یہ جائز نہیں ہوگی. کوئی وارث اگر اپنی طرف سے ڈال دے تو الگ بات ہے، لیکن اس مال میں تصرف کرنے کی اجازت نہیں ہے جس میں یتیموں کا حق بھی ہے یا غائب وارث کا بھی حق ہے جو وہاں موجود نہیں ہے. वो चादर भी डालनी जायज नहीं है। तो खत्म वगैरह दिलाना और ये रसूमात अदा करनी, ये किस तरीके से जायज हो सकती है अगर यतीम बच्चे मौजूद। अलबत्ता ये है कि बालग वारिस जो हैं वो अपने माल में सदका खैरात करें, या जो हिस्सा उनको मिल गया चाहे सारे का सारा वो ईसाले सवाब में लगा दें या कुछ हिस्सा लगा दें, वो उनकी मर्जी है, उनको इख्तियार है। लेकिन छोटे नागों के माल में तसरफ करना रवा नहीं है। और बाद औकात मैयत को गुस्ल दिलाने के लिए नए बर्तन खरीदे जाते हैं तो गुस्ल देने के लिए, और फिर उन बर्तनों को जाया कर दिया जाता है, ये भी जायज नहीं है। पहले तो नए बर्तन ही ना खरीदे जाएं, घर में जो बर्तन मौजूद है उसी के अंदर पानी डाल दें, उसी से गुस्ल दे दें। तो मैयत के जिस्म के कपड़े जो है उनके अंदर भी वरासत का हक मुतय्यन होता है, उसको भी सदका खैरात करना जायज नहीं। और यहां तक के इमाम के कदमों के नीचे जो चादर डाली जाती है या कपड़ा डाला जाता है उसका हुक्म भी यही है जैसे चादर का हुक्म है। अगर उस मुश्तरक माल में से लिया हुआ है तो उसमें तसरफ करना रवा नहीं है, जिसमें छोटे बच्चों का हक है। कोई आदमी वारसों में से अपनी तरफ से डाल ले फिर उसको सदका कर दे, आमतौर पर सदका कर देते हैं या इमाम को देते हैं, सब रसूमात हैं। लेकिन अगर यतीम बच्चों का उसमें हक है तो उसमें तसरफ करने का किसी को हक नहीं है, ना खुद तसरफ कर सकता है ना दूसरों के लिए उसको सदका खैरात कर सकता है, ये जायज नहीं है। तो यहां बालग वारिस ही मुराद होंगे। बालग वारिसों के हिस्से में जो चीज आती है वो मर्जी है, उसमें लगा दें। तो ये तमाम रसूमात जो मुश्तरक माल में की जाती हैं ये नाजायज है, इस लिहाज से इसमें दूरी खराबी पैदा होती है। तो एक तो रसूमात और बिदात जिसकी शरीयत ने कोई पाबंदी नहीं की, कोई हुक्म नहीं दिया, गलत चीजें हैं। और दूसरा ये है कि दूसरों के माल में नाहक तसरफ करना, ये भी तो अटल कानून है, कतई कानून है, जैसा कि आगे भी आ रहा। और ये अगली आयत के अंदर यतीमों के माल के खाने के बारे में सख्त ममानियत आई है, वो यही तो मसला है कि दूसरे का हक नाजायज तरीके पर खाना तो हराम है मुसलमान के लिए। तो मतलब ये है कि जिस वक्त तकसीम के वक्त, विरासत की तकसीम के वक्त कुछ कराबतदार आ जाएं, यतीम मिस्कीन आ जाएं, उसमें से जो बालग वारिस हैं उनका जो हिस्सा आता है उसमें से इतना, नाबालगों के माल में उनको तसरफ करने की इजाजत नहीं है। और साथ साथ ऐसे लोगों को जबान के साथ भी अच्छी बात कहनी चाहिए कि देखो भाई ये इसमें दूसरों का हक है, हम तुमको ज्यादा नहीं दे सकते, ये यतीम बच्चों का भी हक है, तुम्हें विरासत में हिस्सा नहीं मिला, इस वास्ते गुंजाइश कम है। अगर वो नाराज हों या खफा हों उनके साथ माकूल बात करनी चाहिए, दस्तूर के मुताबिक उनको समझाना चाहिए, सख्ती नहीं करनी चाहिए। ये कानून ये यतीमों के सिलसिले में ही आता है। और मिस्कीन भी आ गए, कराबतदार का हक जो है जो पहली आयत के अंदर ही सूरत के अंदर बयान किया गया है, वल अरहाम, कराबत का हक जरूरी है, उसका लिहाज रखना। और फिर गरीब तबकों का लिहाज रखना निहायत जरूरी है, ये यही कानून अल्लाह ने बयान फरमाया। और उनके साथ सख्ती न की जाए, यतीमों के साथ, मिस्कीनों के साथ, ऐसे कराबतदारों के साथ जो नादार हैं, विरासत में हकदार नहीं हैं। फरमाया वल यख्शल लजीना, चाहिए कि डरें वो लोग कि अगर वो अपने पीछे कमजोर औलाद को छोड़ जाए तो खाफू अलैम, उनके बारे में वो डरते हैं, कितना खतरा होता है। और हर आदमी जो पीछे बच्चे छोड़ जाए उसको उसके दिल में क्या ख्याल होता है कि मेरे बच्चों के साथ कैसा सलूक चाहिए। यकीनन ऐसे ही सलूक दूसरों के साथ भी करना चाहिए। ये उस मुश्तरक अखलाकी कानून की तालीम दी जा रही है। अपने बच्चों के बारे में अगर तुम्हें खतरा है कि अगर इनको तकलीफ होगी, कोई सताएगा, कोई मारेगा, कोई इनको तकलीफ देगा, सुतमी सदमा गुजरता है, लिहाजा दूसरे बच्चे भी ऐसे ही, क्योंकि ये मुसलमानों का अखलाक ही ऐसा है। हुजूर अलैहिस्सलाम का इरशाद मुबारक जो है कि अंतुहिब्बल अखी का मा तुहिब्बुल नफ्से का, तुम्हारा तो ईमान ही कामल नहीं हो सकता जब तक कि अपने दूसरे मुसलमान भाई के लिए उसी बात को पसंद न करो जिसको अपने लिए पसंद करते हो। ईमान कामल नहीं होगा। अपने लिए अगर तुम राहत और आराम को पसंद करते हो, अपने बच्चों के साथ अच्छे सलूक को पसंद करते हो, तो दूसरों के बच्चों के साथ भी ऐसा ही जब तक नहीं करोगे कामिलुल ईमान नहीं होगा, ईमान ही नाकस रहेगा। ये आम अखलाकी कानून, अगर हम अपने लिए राहत आराम, अच्छा मकान, अच्छी सहूलत, अच्छा लिबास, अच्छी तालीम अपने लिए पसंद करते हैं, अपने बच्चों के लिए पसंद करते हैं, तो दूसरे मुसलमान बच्चों के लिए भी ऐसा ही होना चाहिए, तब हमारा ईमान सही होगा। वरना तो निजामी सरमायादारी में क्या है, अमीरों के बच्चे पढ़ते हैं, हाई तालीम हासिल करते हैं, बड़ी बड़ी वो डिग्रियां लेते हैं, यतीमों के बच्चों को कोई नहीं पूछता, गरीबों के बच्चों को कोई नहीं पूछता। ये निजामी सरमायादारी की नहूसत है और लानत है जो दुनिया में फैली हुई है। तो बहरहाल अपने बच्चों के बारे में अगर डर है कि इनके साथ कोई बदसलूकी न करे, ऐसे ही आप ये दूसरे यतीम अगर आ गए तो उनके साथ भी ऐसा ही चाहिए। फरमाया फलियत्तकुल्लाह, ये तकवा ही है मैं यार, खुदा का खौफ और हुदूद शरीयत का एहतराम और हुदूद शरीयत की हिफाजत, यही चीज है अगर इंसान में तो वो तमाम अहकाम को सही अंजाम देगा। तकवा अगर नहीं है, हुदूद शरीयत का एहतराम नहीं है, खुदा का खौफ नहीं है, डर नहीं है और शिर्क कुफर मासी निपाक से बचाव नहीं है, तो फिर इंसान जो भी करता रहे कौन पूछता है उसको। अल्लाह से डरो और सीधी बात करो, कोई जुल्म वाली, ज्यादती वाली, नाजायज बात नहीं, खुसूसन ऐसे ज़ईफ़ों के साथ सख्ती और तलखी वाली बात न करो। ठीक बात, माकूल बात, दुरुस्त बात निकालो। आम कानून भी यही है, इत्तकुल्लाह वकूलू कौलन सदीदा, अल्लाह से डरते रहो और सीधी बात करो, जहां भी करो सच्चाई वाली सही बात, जिससे फायदा हो तुम्हारे लिए भी, दूसरे मुसलमानों के लिए, दुनिया और आकबत का। फिर आगे अल्लाह ताला ने इसको ताकीद की शक्ल में बयान फरमाया, इन्नल लजीना याकुलून अमवाल यतामा, बेशक जो लोग यतीमों का माल खाते हैं, जुल्मन ज्यादती, नाजायज तरीके पर, हक नहीं पहुंचता, ये सारी बातें आ गई, अपने माल के साथ मिलाकर निगरानी और हिफाजत में खराबी पैदा करके, जैसा पहले गुजर चुका है, यतीमों के बड़े होने से पहले पहले ही मुतवल्ली जो है वो तसरुफ करते हैं और माल को हजम करते हैं ताकि बड़े हो जाएंगे तो मुतालबा करेंगे अब माल का, तो पहले ही इसको खत्म कर दिया जाए। ये तो सारी बातें जुल्म से ताल्लुक रखती हैं, और जुल्मन जो यतीमों के माल को खाएगा किसी तरीके से भी, तो फरमाया इस तरह समझ लो कि अपने पेट में वो दोजख की आग डाल रहा। अबू बुरदा रजी अल्लाह ताला अन्हु की रिवायत में ये अल्फाज आते हैं, हुजूर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि कयामत वाले दिन बाद लोग कब्रों से उठेंगे और इस तरह होंगे कि उनके मुंह से आग के शोले उठ रहे होंगे, भड़कती हुई आग। तो फिर हुजूर ने फरमाया, क्या तुमने ये कुरान में नहीं पढ़ा जो अल्लाह ने फरमाया, इन्नमा याकुलून फी बुतूनिहिम नारा, ये जो नाजायज माल खाया हुआ है, जुल्म से खाया हुआ है, ये तो आग के अंगारे को पेट में भरे हुए हैं, कल ये जाहिर होंगे इसी शक्ल में। जजाए अमल जो होती है वो अमल के साथ मुशाबियत रखती है, ये माल इसके लिए खाना नाजायज था, इस्तेमाल नाजायज था, तो ये फिर निकलेगा और उसकी शक्ल ऐसी होगी। और उसके अलावा ये आयत इस बात को भी बतलाती है, मुफस्सिरीन किराम फरमाते हैं कि अगर यतीमों के साथ किसी किस्म की ज्यादती हो और उनके साथ अच्छा सलूक न किया जाए, उनके हिफाजत न की जाए माल जान वगैरह की, तो ये चीज मिल्लत के लिए नुकसानदेह है। मिल्लत के बहादुर लोग जिहाद से गुरेज करेंगे, जिहाद से गुरेज करेंगे, और इस वजह से कि वो समझेंगे कि हमारे बच्चे तो जाया ही हो जाएंगे, उनकी कोई हिफाजत नहीं होगी, इससे फिर दीन और मजहब पर जवाल आएगा, जरूरत वाले लोग नहीं जाएंगे आगे। वो समझेंगे भाई अगर हम गए मारे गए जिहाद के अंदर तो नतीजा क्या होगा, हमारी औलादें जाया हो जाएंगी। किस वास्ते अल्लाह ताला ने यहां सख्ती के साथ इस बात को बयान किया। और अगर सोसाइटी में यतीमों का ख्याल रखा जाता होगा और उनकी हिफाजत होगी तो जरूरतमंद आदमी जिहाद में भी जाएंगे, तबलीग में भी जाएंगे, सफर भी करेंगे, उनको ये खतरा नहीं होगा कि अगर हम मर गए तो हमारी औलादें जाया हों, क्यों उनकी हिफाजत करेंगे मुसलमान। ये बात इसी तरह है। और अगर ऐसा नहीं होगा लोग बुजदिल होंगे तो बुजदिली मिल्लत के लिए नुकसान का बायस, अगर जिहाद में शरीक नहीं होगा काफिरों का मुकाबला नहीं करेगा बुजदिल हो जाएगा, इस वजह से कि अगर मैं शरीक हुआ तो मेरे बच्चे जाया हो जाएंगे, याद में इकदाम भी करना पड़ता है, जान पर खेलना पड़ता है, तकलीफें उठानी पड़ती हैं। तो अगर उसको ये यकीन हो कि हमारी सोसाइटी पाकीजा है, अगर मैं मर गया कोई परवाह नहीं, मेरे बच्चों की हिफाजत करेंगे लोग, तो वो इकदाम करेगा, गुरेज नहीं करेगा, बाज नहीं आएगा जाएगा। ये बुजदिली का बायस भी है, यतीमों के माल को खाना जिहाद से रोकने का बायस है, और बड़े बड़े उमूर एजाम उससे रोकने का बायस है। ये सोसाइटी में जुल्म होगा, अगर सोसाइटी में इंसाफ हो और हिफाजत हो यतीमों की तो फिर कोई खतरा नहीं, बड़े बड़े इकदाम लोग करेंगे, जिहाद जैसे इकदाम से भी गुरेज नहीं करेंगे। इस वास्ते अल्लाह ताला ने फरमाया इन्नल्लज़ीना, बेशक वो लोग जो यतीमों का माल खाते हैं, ये खाना बड़ा आइटम है, पेट जो है ये इस वास्ते इसको वरना इस्तेमाल करना, असूद में भी खाने का जिक्र किया है, या कुलून रिबा, वरना मुतलकन इस्तेमाल मुराद होता है, खाए पिए पहने और तसर्रुफ करे लेन देन, उसको जायज नहीं है। उसके अंदर खाना बड़ा आइटम है, क्योंकि ज्यादातर लोग पेट की खातरी और खाने की खातरी ज्यादा तकलीफें बर्दाश्त करते हैं, इस वास्ते से इसको जिक्र किया गया, वरना मुराद इससे इस्तेमाल है। मुतलकन ऐसे हराम माल से मकान बना ले, कपड़ा बना ले, सवारी में इस्तेमाल कर ले, किसी तरह भी हलाल नहीं है, हराम है वो। बेशक वो लोग जो खाते हैं यतीमों के माल को नाहक, इन्नमा याकुलूना, बेशक वो डालते हैं अपने पेटों में दोज़ख की आग। ये माल नहीं है, आज तो खुशगवार मालूम होता है, लेकिन कल यही खाया हुआ माल आग के कोयले होंगे और वो पेट से वो उछलेंगे और वो शोले मारेंगे। वसयसलौना सईरा, और ऐसे लोग जो जुल्म करते हैं और दूसरों के हक को जाया करते हैं, खुसूसन ज़ईफ और कमजोर तबकों के हक को, फरमाया अनकरीब वो दोज़ख में दाखिल होंगे। बस मरने की देर है, इस मादी जिंदगी का इख्तिताम उस वक्त तक की मोहलत है, फिर आगे वो दाखिल होंगे जहन्नम में। तो अल्लाह ताला ने ये यतीमों के बारे में यहां तक पहले विरासत के बारे में उसूली बात भी बतला दी, और ये भी यतीमों की हिफाजत निगरानी, उनके माल पर नाजायज तसर्रुफ न करना, ये बातें अल्लाह ताला ने बतला दी ये 10 आयतों में। आगे विरासत के बारे में तफसीली कानून जो अल्लाह ताला ने नाजिल फरमाए, पूरी तफसीलात विरासत बयान फरमाए। يوصيكم الله في أولادكم للذكر مثل حظ الأنثيين فإن كنا نساء فوق اثنتين فلهن ثلثا ما ترك وإن كانت واحدة فلها النصف یوسیکم اللہ، اللہ تعالیٰ حکم دیتا ہے تم کو فی اولادکم، تمہاری اولادوں کے بارے میں، للذکر مرد کے لیے حصہ ہے مثل حظ الانثیین، دو عورتوں کے برابر، فَإِن كُنَّ نِسَاءً، پس اگر ہوں وہ عورتیں، فَوْقَ اثْنَتَيْنِ، دو سے زیادہ، فَلَهُنَّ ثُلُثَا، پس ان کے لیے دو تہائی ہے اس میں سے جو اس نے چھوڑا ہے، وَإِن كَانَتْ وَاحِدَةً، اور اگر ہو ایک ہی عورت، فَلَهَا النِّصْف، تو اس کے لیے آدھا حصہ ہے. پہلے اللہ تعالیٰ نے للرجال نصیب مما ترک الوالدان والاقربون وللنساء نصیب، اس آیت میں وراثت کے بارے میں اجمالی طور پر قانون بیان فرمایا، اور جاہلیت کے زمانے میں جو ظلم کیا جاتا تھا اس کی تردید فرمائی کہ عورتوں کو وراثت سے محروم رکھا جاتا تھا، اور نیز چھوٹے بچوں کو بھی وراثت سے محروم رکھتے تھے، صرف جوان اور وہ مرد جو لڑ سکتے ہیں، مقابلہ کر سکتے ہیں، نیزہ اور تلوار چلا سکتے ہیں، ان کو ہی وراثت کا مستحق سمجھا جاتا تھا. تو اللہ تعالیٰ نے اس باطل رسم کی تردید فرمائی اور قانون یہ بیان فرما دیا کہ جو شخص فوت ہوتا ہے اس کی جائیداد اور جو چیز بھی وہ چھوڑ جاتا ہے پیچھے، اس میں مردوں کا حصہ بھی ہے اور عورتوں کا حصہ بھی ہے، چھوٹے بچے ہوں ان کا بھی اور بڑے ہوں ان کا بھی، سب کا حصہ اللہ نے مقرر فرمایا. پہلے تو اجمالی بات تھی، اب تفصیل وراثت کی تفصیل کا ذکر ہے اس رکوع کے اندر. جاہلیت کے زمانے میں اسلام سے پہلے وراثت کی بنیاد، ایک تو وہ مردوں کو سمجھتے تھے، اس کے علاوہ وراثت ایک تو نسب پر کہ جو بڑا بیٹا ہو، جوان ہو، وہی مستحق ہو، اگر وہ نہ ہو تو جو بھی عصبہ بنتا ہے میت کا وہ وارث بن جائے، باقی سب محروم ہو جائیں. تو ایک یہ نسب پر وراثت کا مدار رکھتے تھے، اور دوسرا تبنی، یعنی جس کو منہ بولا بیٹا بناتے تھے اس کو وراثت کا حقدار سمجھتے تھے، اور تیسری صورت وہ ولا کی تھی. ولا کا معنی دوستانہ آپس میں کر لینا، قسمیں اٹھا لینی اور حلف کر لینا اور دوستانہ کر لینا، اس کو وراثت کا سبب سمجھتے تھے. تو جو مر گیا دوست ہو، دوسرا دوست اس کا حلیف وارث بن جائے گا. جاہلیت کے زمانے میں ان تین چیزوں کو وراثت کی بنیاد سمجھتے تھے لوگ. جب قرآن نازل ہوا، اسلام آیا، پیغمبر خدا صلی اللہ علیہ وسلم کی بعثت مبارک ہوئی، ابتدا میں بعض چیزوں کو برداشت کیا گیا تھا، تو یہ حلف والی بات بھی برداشت کی گئی، بلکہ اس کے علاوہ ابتدائی دور میں وراثت کا اسلام کے اندر بھی ایک اور بھی سبب تھا، وہ ہجرت تھی. جو لوگ ہجرت کر کے مکے سے مدینہ طیبہ گئے تھے، اور جس مہاجر کا، جس انصاری کے ساتھ تعلق یا بھائی چارہ تھا، وہ ایک دوسرے کے وارث ہوتے تھے. جیسا کہ بخاری شریف میں صحیح روایت ہے، یرث المہاجری الانصاریہ و یرث الانصاری المہاجریہ، अब आपस में दोस्ताना कर लिया है, एक मुहाजिर और एक अंसारी आपस में भाई भाई हैं। तो अगर अंसारी फौत हो जाए तो वो मुहाजिर को विरासत मिलती थी, अगर मुहाजिर फौत हो जाए तो अंसारी को विरासत मिलती थी। इसको भी इब्तदाई दौर में इस्लाम के अंदर सही तसव्वुर किया गया, लेकिन बाद में अल्लाह ताला ने इस हुक्म को मनसूख कर दिया और साफ इरशाद फरमाया, उलुल अरहाम बाज़हुम औला बिबाज़िन फी किताबिल्लाह। आगे इस सूरत में भी आता है और दूसरी सूरतों के अंदर भी है, सूरह तौबा के अंदर भी है और दूसरी सूरतों में अल्लाह ने फरमाया कि ये जो जरिया विरासत है ये नहीं, अब ये खत्म हो गया। अरहाम और कराबत जो रिश्ता है वो ही सबब बन सकता है, कराबतदार और रिश्तेदार ही एक दूसरे के साथ विरासत लेने के ज्यादा हकदार हैं। जिनसे दोस्ताना किया है उनके साथ दोस्ताना तो निभा सकते हैं, आप अच्छा सलूक कर सकते हैं, लेकिन विरासत में उनका हक नहीं होगा। ये तबन्नी वाली सूरत को भी इस्लाम ने खत्म किया। मुतबन्ना, किसी को मुंह बोला बेटा बना लिया, मुतबन्ना हो गया तो वो वारिस बनता था, इस्लाम ने इसको भी खत्म किया। मुतबन्ना के साथ भी अच्छा सलूक किया जा सकता है, उसके बारे में वसीयत की जा सकती है, लेकिन विरासत में उसका हक नहीं। अल्लाह ताला ने इसको भी खत्म कर दिया। अलबत्ता अब इस्लाम में विरासत का तीन चीजों पर ही मदार है, एक नसब और दूसरा निकाह और तीसरे वला, वला दोस्ताने को कहते हैं या आजादी। ये तीन चीजें ही हैं विरासत का सबब। पहला, सबसे पहला नसब है, जैसा कि इन आयात मुबारका के अंदर अल्लाह ताला ने उसकी पूरी तशरी बयान फरमाई है। सबसे पहले नसब को ही जरिया और सबब विरासत का बनाया, और अकरबियत, नसब में भी जो ज्यादा करीब होगा मैयत के, मरने वाले के, उसका हक होगा। करीब वाला जो है जब मौजूद हो उसकी मौजूदगी में दूर वाले को नहीं मिल सकता। बाप अगर मौजूद है तो दादा दादी को विरासत नहीं मिलेगी। हाँ, बाप ना हो और दादा मौजूद हो तो फिर वो हकदार होगा। बेटा अगर मौजूद है तो पोते को नहीं मिलेगी। हाँ, अगर बेटा मौजूद ना हो फिर पोता उसकी जगह पर लगता। ये अकरब, अकरब जो होता है वो अकरबियत पर नस्ल में अल्लाह ताला ने मदार करार दिया है। तो एक विरासत का सबब नसब है, और वो अकरबियत जो है कि ज्यादा जो करीब है उसको अल्लाह ताला ने वारिस करार दिया। और दूसरी सूरत निकाह की है, जब एक मर्द औरत आपस में निकाह कर लेते हैं तो उसके बाद फिर वो भी, औरत भी विरासत की मुस्तहिक बनती है और मर्द भी, जब तक कि वो तलाक देकर अलग ना हो जाए, एक दूसरे से जुदा ना हो जाए। अगर औरत फौत होगी तो उसकी विरासत में से मर्द को हिस्सा मिलेगा, और अगर मर्द फौत हो गया तो उसकी विरासत में से औरत को हिस्सा मिलेगा। ये निकाह के ऊपर भी अल्लाह ताला ने विरासत का मदार रखा है। चुनांचे नस्ल के बाद आगे निकाह का ही ध्यान फरमाया, बीवी खामन का विरासत का। तीसरी सूरत है वला। वला दो किस्म की होती है, वलाए एताक, कोई शख्स ये गुलाम हो किसी का, मालिक का गुलाम हो, और उस गुलाम को मालिक आजाद कर दे, और उस शख्स का कोई हकीकी रिश्तेदार भी मौजूद न हो, बस उसका भाई या बाप कोई मौजूद नहीं है, तो वो आजाद करदा जो गुलाम होता है उसकी विरासत इस उस मालिक को मिला करती है जिसने आजाद किया। अल वला लिमन आता, बुखारी मुस्लिम ترمذی تمام صحیح حدیث میں ہے، فرمایا کہ وہ ولا جو ہوتی ہے وہ وراثت ہی ہوتی ہے جس نے آزاد کیا، اور جو آزادی کا ولی نعمت بنا ہے کہ اس شخص کو جس مالک کے ذریعے آزادی نصیب ہوئی ہے، وہ غلام تھا، مالک نے آزاد کر دیا، اب یہ اس کا مولا ہو گیا، وہ غلام اس کا مولا ہے اور مالک اس کا مولا ہے، مولا کا معنی رفیق ساتھی، وہ آقا تھا پہلے، اب وہ آزاد کردہ ہو گیا، اگر وہ فوت ہو جائے اور اس شخص کا کوئی اور وارث موجود نہ ہو تو وہ وراثت اس مالک کو ملے گی، اور اگر مالک تنہا ہے، اس کا کوئی اور وارث نہیں ہے، مر گیا، تو وہ آزاد کردہ غلام کو اس کی وراثت مل جائے گی، یہ بھی ہے، یہ ولا بھی. امام شافعی رحمت اللہ علیہ صرف یہ اعتاق یعنی غلامی سے آزاد کرنے کی صورت میں ہی اس وراثت کے قائل ہیں، اور امام ابو حنیفہ رحمت اللہ علیہ ولا کی ایک اور قسم بھی ہے جس کا ذکر بھی حدیث میں آتا ہے، وہ ولا موالات. ابتدائی دور میں ایسا ہوتا تھا کہ کوئی شخص آ کر کسی آدمی کے ہاتھ پر مسلمان ہو گیا اور اس کے ساتھ دوستانہ کر لیا، ابتدائی دور میں ایسا بکثرت ہوا ہے، اب بھی ہو سکتا ہے، جہاں بھی کہیں ایسا موقع ہو کوئی آدمی کسی کے ہاتھ پر مسلمان ہوتا ہے اس کے ساتھ دوستانہ کر لیتا ہے، اب یہ موالات کہلاتی ہے، یہ دوست یہ آپس میں موالی بن جاتے ہیں، تو اب جس کے ساتھ دوستانہ کیا اور جس کے ہاتھ پر وہ مسلمان ہوا ہے، اب ظاہر ہے کہ مسلمان ہونے والے کے باقی رشتے دار یا معلوم ہی نہیں ہوں گے کہ وہ کون ہے، مثلا دور سے کوئی شخص آیا، خراسان سے لوگ جاتے تھے، عربوں کے ہاتھ پر مسلمان ہو جاتے تھے، وہ اس کے موالی بن جاتے تھے، یا اس کے باقی ماندہ رشتے دار سارے کافر ہیں اور یہ شخص ہی مسلمان ہوا، اب یہ اگر فوت ہو گیا تو اس کی وراثت اس شخص کو ملے گی، وہ جو مولا ہے. آج بھی اگر ایسا ہو کوئی شخص کسی کے ہاتھ پر مسلمان ہو جائے، فرض کرو کہ افریقہ کا کوئی آدمی آ کر پاکستان میں یا امریکہ کا یا کسی ملک کا کسی مسلمان کے ساتھ دوستانہ کر لے، اس کے ہاتھ پر مسلمان ہو جائے، باقی اس کے سب رشتے دار کافر ہوں، مشرق ہوں، غیر مسلم ہوں، اب وہ شخص مر گیا تو اس کی وراثت اس کو مل جائے گی کہ جو اس کا مولا بن گیا ہے. یہ تین صورتیں اسلام نے رکھی ہیں، موالات کی دو صورتیں بن گئی، ایک تو غلامی کی شکل، غلامی کا سلسلہ تو ہے نہیں، اب یہ نسب ہے یا نکاح ہے یا موالات ہے، تین ہی صورتیں آج کل ہو سکتی ہیں اگر اس کی. اور ہاں اگر مسلمان ہونے والے کا کوئی رشتے دار باپ بھائی وغیرہ معلوم ہو یا وہ مسلمان ہو پھر وہی اس کے مستحق ہوتے ہیں وراثت، اگر مسلمان نہ ہو یا علم ہی نہیں ہے کہ کوئی اس کا رشتے دار ہے یا نہیں، تو ایسی صورت میں یہ جو اس کا دوست بنا ہے، مولا بنا ہے، یہی اس کی وراثت کا حقدار بنے گا. وراثت کے سلسلے میں چونکہ نسب سب سے مقدم ہے، اور نسل کے سلسلے میں سب سے پہلے اللہ تعالیٰ نے اولاد کی وراثت کا ذکر فرمایا، دوسرا نمبر پھر ماں باپ کی وراثت کا، تیسرا نمبر بھائیوں کی وراثت کا، چوتھا نمبر بیوی خامن کی وراثت کا، اس ترتیب سے اللہ تعالیٰ نے یہاں پر اس رکوع میں وراثت کو بیان فرمایا. اور چونکہ چھوٹے بچوں کو اور عورتوں کو محروم رکھتے تھے وراثت سے، اس لیے اللہ تعالیٰ نے تاکیدی طور پر حکم دیا ہے، اور عیسیٰ کا لفظ استعمال کیا ہے جس میں تاکید پائی جاتی ہے، اور ان آیتوں کے شان نزول کے بارے میں بھی صحیح احادیث کے اندر آتا ہے، حضرت جابر کی روایت بھی ہے، حضرت جابر رضی اللہ تعالیٰ عنہ وہ خود بیان کرتے ہیں کہ میں بیمار ہو گیا، حضور نبی کریم صلی اللہ علیہ وسلم میری بیمار پرسی کرنے کے لیے آئے، ان کا گھر دو میل یا کچھ کم و بیش دور تھا حضور صلی اللہ علیہ وسلم کی رہائش سے، حضور بھی تشریف لے گئے, ساتھ ابو بکر تھے وہ بھی, اور پیدل ہی تشریف لے گئے تھے, سواری نہیں تھی اس وقت, گرد و غبار بھی تھا راستے پر. حضور تشریف لے گئے, جابر کی بیمار پرسی کرنے کے لیے, جابر پر بے ہوشی طاری ہو گئی. حضور نے وضو کیا, کچھ اپنے وضو کا باقی ماندہ پانی لیا, چھینٹا دیا, پانی پلایا. وہ ہوش میں آئے تو انہوں نے حضور سے دریافت کیا کہ حضرت میں میرے مال کی وراثت کا کیا حکم ہوگا, اس لیے کہ ان کی اولاد بھی نہیں تھی اس وقت اور باقی بہنیں ہی بہنیں تھیں, نو بہنیں تھیں اور ایک بھائی تھی, تین شادی شدہ تھی اور باقی غیر شادی شدہ تھی. باپ ان کے احد کی لڑائی میں شہید ہوئے تھے, جو شہداء میں بہت ہی اونچے درجے کے شہید ہیں. حضور نے ان کی بڑی تعریف فرمائی ہے. عبداللہ انصاری رضی اللہ تعالی عنہ, تو اس سلسلے میں اس آیت نے اس مسئلے کا حل کہ اللہ نے وحی نازل فرمائی اور یہ حکم دیا گیا کہ اس طریقے سے وراثت کو تقسیم کرو. اور دوسرا معاملہ اس سلسلے میں جیسا ترمذی شریف کے اندر آتا ہے, اس کے راوی بھی حضرت جابر ہیں, کہ سعد ابن ربیع رضی اللہ تعالی عنہ جو احد میں شہید ہو گئے تھے, ان کی بیوی دو مرتبہ حضور کی خدمت میں آئی اور اس نے آ کر یہ درخواست کی, فریاد کی کہ حضرت میرا خامن آپ کے ساتھ شریک تھا, شہید ہو گیا اور یہ اس کی لڑکیاں ہیں اور اس کا جو مال تھا وہ پرانے دستور کے مطابق میرے خامن کے بھائیوں نے قبضہ کر لیا.